कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। केही हराए जस्तो लाग्छ, केही टुटे जस्तो लाग्छ, केही हराए जस्तो लाग्छ, केही टुटे जस्तो लाग्छ, मन पनि ठोकिएर फुटे जस्तो लाग्छ, केही हराए जस्तो लाग्छ, केही टुटे जस्तो लाग्छ, मन पनि ठोकिएर फुटे जस्तो लाग्छ। हिजो हिँड्या बाटोहरू यति बेला सम्झिरहेछु, हिजो हिँड्या बाटोहरू यति बेला सम्झिरहेछु। केही हराए जस्तो लाग्छ, केही टुटे जस्तो लाग्छ, मन पनि ठोकिएर फुटे जस्तो लाग्छ। हिजो हिँड्या बाटोहरू यति बेला सम्झिरहेछु, मनको एउटा मान्छे कतै छुटे जस्तो लाग्छ, मनको एउटा मान्छे कतै छुटे जस्तो लाग्छ। यो सुनसान रात, यो चकमन्न बस्ती, कतै घुर्दै गरेका मान्छे, कतै सुस्ताउँदै गरेको सिरेटो, अनि यही हुलमा बिछट्टै स्मृतिमा हराइरहेको म, एकनास एकहोरो टोलाउँदै गरेको म, मनको सन्दुकमा सुरक्षित राखेका तिम्रा यादहरूको गुन्टो फुकाउँदै गरेको म, आँगनीमा बिस्कुन सुकाए झैँ यसरी असरल यादहरू फिजाउनु पनि त बेग्लै आनन्द छ। कल्पनामै सही केही बेर यो मन फेरि पहिलेकै ठाउँमा लगेर त छोडिदिन्छन् तिनीहरूले। आखिर जिन्दगी भनेकै बाँच्ने बहाना त हो नि, त्योभन्दा बढी त अरू के नै पो हो र। कवि उपेन्द्र सुब्बाको एउटा कविता यस्तो थियो, हिजो राति सपनामा तागेरा निङ्वा फुमाङ आएर यसो भनिन्, ल कान्छा जे छोइस तेरो भो। तब मैले माटो छोएँ, ढुङ्गा छोएँ, हावा छोएँ, पानी छोएँ, खोला छोएँ, आगो छोएँ, सब सबै सबै मेरो भयो र म स्वयंलाई छुन खोज्दा बिम्झिए। बाँकी रात निन्द्रा लागेन, छुकछुक लागिरह्यो। तिमीलाई छुनु थियो, कसो छैन। यही कविता जस्तै त्यो भयो जीवन। अरू सबैलाई आफ्नो बनाउने होडबाजीमा मैले तिमीलाई नै आफ्नो बनाउन सकिनँ। यही कुरा त सधैँ छुकछुक छुकछुक लागिरहने भयो नि मलाई। म देख्छु जोबन भरे नै ढल्दैछ ढल्दैछ, झैँ गरी युवाहरू हतार हतार प्रेम गर्छन् र बिछोडिन्छन् पनि हतारमै। मानौ हतारमै सकाउनु छ उनीहरूलाई प्रेमका तमाम अनुभूतिहरू, प्रेमदेखि वियोगसम्मका सबै अनुभवहरू। नारायण गोपालले गाउनु भए जस्तै भोलि उठी कहाँ जाने केही थाहा छैन, फेरि पनि उठ्नु त पर्छ नै भोलि। हरेक दिनको समाप्ति त्यही ओछ्यानमा आएर हुने भए पनि मान्छे हरेक बिहान कहाँ कहाँ पुग्ने सोचाइले ओछ्यानबाट उठेर हिँड्ने गर्छ। मानौ निकै हतार छ उसलाई यो भिड छिचोल्न, यहाँका मान्छेहरूलाई उछिन्न। यो हतारले पनि धेरै धेरै कुराहरूको लय भत्काइदिएको हुन्छ, समरसना नै बदलिदिएको हुन्छ। बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने महान सन्देश पछाडि लेखेर हुइकिएको एउटा ट्रक हतारमै पुलमुनि खसेको देखेपछि अझै मलाई हतार गर्नेहरू देखेर भित्रभित्रै हाँसो उठेर आउँछ। सायद हामीले पनि हतार गऱ्यौँ कि प्रेममा, त्यसैले पो हो कि हाम्रो नियति पनि त्यही पुलमुनि खसेको ट्रक जस्तै भएको। यस्तो पनि लाग्छ कहिलेकाहीँ, यो आकाश यो धरती उजाडिए जस्तो अनि आफै आफूसँग टाढिए जस्तो, यो आकाश यो धरती उजाडिए जस्तो अनि आफै आफूसँग टाढिए जस्तो, तिमी गएपछि यस्तो मात्रै लागिरहेछ, तिमी गएपछि यस्तो मात्रै लागिरहेछ, यो आकाश यो धरती उजाडिए जस्तो अनि आफै आफूसँग टाढिए जस्तो, तिमी गएपछि यस्तो मात्रै लागिरहेछ, यो संसार यो जीवन रित्तिए जस्तो, यो संसार यो जीवन रित्तिए जस्तो। यही प्रश्न त सधैँ खड्किरहन्छ नि मनमा, आखिर किन टाढा भयो तिमी मदेखि? सबै ठिकठाक नै त चल्दै थियो, सबै सकुशल नै त बग्दै थियो, सायद बग्दै गरेको जिन्दगीले कतै रोकिन पो जानेन कि, हुनसक्छ त्यस्तो र नहुन पनि, आधा आधी सम्भव आधा आधी असम्भव। कहिलेकाहीँ औधी राम्ररी प्रेमको हरेक भूमिका निभाए भन्दा पनि कसो कसो त्रुटि भइदिँदो रहेछ, ट्र्याक्टरले सबै जोतेको ठाउँमा छेउकुना बाँझे भए जस्तो। सायद यस्तै कमजोरीहरू पो भए कि जान अन्जानमा, यसो हुन पनि त सक्छ। कतै पढेको थिएँ एउटा त्यस्तो स्थान छ जहाँ मानिस छानबिन गर्दैन, खोजबिन गर्दैन आफूभित्र, बाँकी सबै ठाउँमा मानिस पुग्छ, संसारको कुना कुना पुग्छ, आफूभित्र भने ऊ कहिले प्रवेश नै गर्दैन। र त सबैलाई चिनिसक्दा पनि बुझिसक्दा पनि स्वयंलाई भने चिन्नै सक्दैन मान्छे, बुझ्नै सक्दैन मान्छे। मैले त झन् न स्वयंलाई चिन्न सकेँ न तिमीलाई बुझ्न सकेँ। यो मान्छेभित्रको मान्छेलाई बुझ्ने भन्ने काम असाध्यै जटिल हुँदो रहेछ, साध्य लगाएर गरेको हिसाब जस्तो। यस्तै बेलामा त हुने विश्वासको अहम भूमिका हुने, विश्वास भए सब ठिकठाक भन्दै आँखा चिम्लिन सक्ने। विश्वास यति घातक छ कि नाथै एउटा ढुङ्गाले पनि त्यही विश्वासको फाइदा उठाएर मान्छेको शोषण गरिरहन्छ। विश्वासले नै त हो त्यो ढुङ्गोमा भेटी चढाउनेहरूको लाम लाग्ने, अनि विश्वासले नै त हो गरिबहरू धन माग्दै ऋण गरी बोका काट्ने, दुखीहरू सुख माग्दै रोई कराई भाकल गर्ने। त्यही विश्वासको त्यान्द्रोमा डोरिन्छन् सम्बन्ध कतिपय, त्यही विश्वासको झ्याङमा अल्झिन्छन् सम्बन्ध कतिपय। फेरि पनि कतिपय हुँदा खाँदा खाँदाको सम्बन्धहरू चाहिँ विश्वासको सङ्कट पैदा गरेर धुजा धुजा भई फाट्छन्। जब मेरो कुममा टाउको बिसाएर घन्टौँसम्म बात मारिरहन्थ्यौ नि तिमी, मलाई लाग्थ्यो यो संसारको सबैभन्दा खुसी मान्छे म मात्रै हुँ। सायद तिमी पनि त्यस्तै सोच्थ्यौ होली त्यति बेला, तर न तिमीले भन्यौ न मैले नै सुनाए। हरेक भेटमा आफ्नै मनमा कैद गरेर राख्यौँ हामीले त्यो कुरा, किनकि हामीलाई थाहा थियो कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्। सुनेथे संसारमा केही पनि सबैभन्दा राम्रो भन्ने हुँदैन रे, केही न केही खोट त सबैमा हुन्छ रे। संसारकै अग्लो सगरमाथा त सोहो नामलाङ डाँडाबाट हेर्दा होचो देखिन्छ, अरूको के कुरा गर्नु। फेरि पनि पछि फेदीमा झर्ने पर्ने थाहा हुँदा हुँदै पनि मान्छे किन त्यति धेरै जोखिम उठाएर सगरमाथा चढी टोपल्छ होला। आखिर सगरमाथाको चुच्चोमा पुग्दा पनि आफ्नो उचाइ उति नै हुने त हो नि भन्ने जान्दा जान्दै मान्छे किन सगरमाथा उक्लिएर देखाउन खोज्छ होला। यी त्यस्तै कठिन प्रश्न बनिदियो मेरो लागि जति कठिन तिमीलाई भुल्न भइरहेको छ। भिरमौरीको मह काट्नु बरु सजिलो होला, त्यति गाह्रो छ तिमीलाई भुल्न। जिन्दगीमा निकै ठुलो क्षति भइदियो राम्रो होला भन्दा भन्दै दुर्गति भइदियो। जिन्दगीमा निकै ठुलो क्षति भइदियो राम्रो होला भन्दा भन्दै दुर्गति भइदियो। लेखिएको यस्तै हो कि संयोग मात्रै हो यो, सम्झिएरै बाँच्नुपर्ने नियति भइदियो, सम्झिएरै बाँच्नुपर्ने नियति भइदियो। हिजो जस्तै आज पनि ढलेको छ जिन्दगी यो, तिमी गएपछि झनै गलेको छ जिन्दगी यो। हिजो जस्तै आज पनि ढलेको छ जिन्दगी यो, तिमी गएपछि झनै गलेको छ जिन्दगी यो। अधुरो भो अपुरो भो म पनि त एक्लो भएँ, फेरि पनि जसो तसो चलेको छ जिन्दगी यो, फेरि पनि जसो तसो चलेको छ जिन्दगी यो। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै आँसु धेरै पीर छ आज पनि, पारी सुनिल वारी महावीर छ आज पनि। तपाईँका पुराना यादहरू बल्झाउने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै छोडेर जाने तपाईँ, कतै छुटेर बस्ने तपाईँ, अनि कतै यो मनको कारोबारमा परिन सकेको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। लौ, आज फेरि टुप्लुक्क आइपुगेँ तपाईँको मनको डिलमा बसेर मनकै कुरा गर्न। सारथी सुनिल राज भारतसँगै आँसु दिएर आउँछु, आँसु पिएर आउँछु, भौतारिन्छु यात्रा बीच छटपटिएर आउँछु। तपाईँ भन्नुहुन्छ सधैँ बहकाइस् तैँले, बहकाउन अचेल साथमा सुनिल लिएर आउँछु। नमस्कार, सुस्वागतम। आज फेरि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन कार्यक्रम बहकिने मनको अर्को नौलो श्रृङ्खलाको साथमा आज पनि हामी आइसकेका छौँ। कार्यक्रम देशभरिका 100 बढी रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत, अनि यो सिसाको वारिपट्टि छु म महावीर विश्वकर्मा। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। कार्यक्रम बहकिनी मनको साथमा हुनुहुन्छ। आजबाट दुईवटा नयाँ कुराको प्रयोग गर्दैछौँ हामी। पहिलो नयाँ कुरा चाहिँ आजबाट तपाईँले मोबाइलबाट पठाउनु भएको एसएमएसमा मुक्तको सहभागिता आजकै श्रृङ्खलाबाट लिँदैछौँ। एसएमएसबाट हामीले जति प्राप्त भएको थियो तीमध्येबाट 3 मुक्तक हामी हरेक साता वाचन गर्छौँ, अघिल्लो श्रृङ्खलामा नै भनेका थियौँ। र तपाईँ धेरैको अनुरोध पछिलाई तपाईँको धेरैको अनुरोधलाई स्वीकार्दै आजदेखि हामीले 2 फोन खुल्ला गरेका छौँ। त्यो 2 फोन, एउटा फोन महिला साथीहरूको लागि, अर्को फोन पुरुष साथीहरूको लागि। 01-52-60-646 यो नम्बर महिला साथीहरूले डायल गरेर आउनुहोला कार्यक्रममा। 01-52-60-646 यो नम्बर महिला साथीहरूको लागि भने, 01-52-60-782 यो नम्बर पुरुष साथीहरूले प्रयोग गर्नुहोला। एकपटक फेरि भन्छु म, 01-52-60-646 यो नम्बर महिला साथीहरूले डायल गर्नुहोला, र पुरुष साथीहरूले 01-52-60-782 नम्बर डायल गर्नुहोला कार्यक्रममा सहभागिताको लागि। यसो गर्नुको एकमात्र कारण कि महिला साथीहरू, पुरुष साथीहरू दुवै साथीहरूसँग कुराकानी गर्न पाऊँ भन्ने हो। तपाईँ धेरैले पहिलेदेखि भनिरहनु भएको कुरा आजबाट चाहिँ हामीले प्रयोगमा पनि लिएर आएका छौँ। प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजो जोसँग प्रेम गरिन्थ्यो त्यो मान्छेको माया पहिलेभन्दा पनि बढी किन लाग्छ होला? आज हामी यो विषयमा कुरा गर्न खोजिरहेका छौँ। मैले केही समयसम्म भनेको छु, यसो भन्नुको कारण के भने, जब प्रेम सम्बन्ध छुटिन्छ जिन्दगीभरि नै त्यो प्रेम, हिजोको प्रेम सम्बन्धको याद आइरहन्छ, सम्झना आइरहन्छ, कतै मनमा त्यो बिझेर बसेको हुन्छ, त्यो स्वाभाविक हो। तर जति धेरै माया हिजो गरिन्थ्यो र आज छोड्दा जति धेरै पीडा हुन्छ, भोलि पर्सि क्रमिक रूपमा 1 वर्षपछि, 2 वर्षपछि, 5 वर्षपछि, 20 वर्षपछि त्यो क्रमिक रूपमा त्यति धेरै छटपट्टि चाहिँ हुँदैन, घट्दै जान्छ त्यो पीडा भन्ने कुरो। कतिपय भर्खर भर्खर प्रेम सम्बन्ध छुटेका कतिपय तपाईँलाई लाग्न सक्ला कि अब म बाँच्नै सक्दिनँ, मेरो जिन्दगी सक्यो, मेरो संसार रित्यो, संसारै अँध्यारो भयो, मेरो आफ्नो भन्ने कोही छैन भन्ने तपाईँलाई लाग्न सक्ला। तर त्यो केही समय हो, त्यो छटपट्टि क्रमिक रूपमा त्यो छटपट्टि पनि कम हुँदै जान्छ, त्यो दुःख कम हुँदै जान्छ। तपाईँ जति रुनुहुन्थ्यो आज सम्बन्ध छुट्दा, भोलि पर्सि तपाईँ रुन कम गर्दै जानुहुन्छ र पछि त्यो सम्बन्धलाई विश्लेषण गर्न सक्ने अवस्थामा पुग्नुहुन्छ। भन्नु नै छ, एक दिन जिन्दगी आफूले आफ्नो ढङ्गले बिताउने हो, उसले आफ्नो ढङ्गले जिन्दगी बिताउने निर्णय गर्यो, अहिले मलाई ठिकै लाग्छ। तर यस्तो दिन थियो जुन दिन उसले छोडेर जाँदा म यति धेरै रोएको थिएँ, मेरो संसार सकियो जस्तो लागेको थियो भनेर तपाईँ आफैले भन्नुहुन्छ। मैले यो सबै जोड्नुको कारण चाहिँ के भने, प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिलेभन्दा पनि बढी किन लाग्छ? यो हामी आलो घाउ भन्छौँ नि, त्यस्तो भर्खर भर्खरको छुटेको बेलामा चाहिँ हिजो जति माया गरिन्थ्यो त्योभन्दा पनि अझ बढी लाग्ने, अझ एकपटक उसले मलाई मौका दिएदेखि, एकपटक फेरि प्रेम गरेदेखि म मेरा गल्तीहरू सुधार्ने थिएँ, अब यसरी उसलाई जाने मौका दिन्थेन, म त्यति धेरै माया गर्ने थिएँ भन्ने सोच्छ मान्छे। आखिर यस्तो किन सोच्छ होला? यो विषयमा कुरा गर्न खोजिरहेका छौँ। कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हेलो दाजु नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुन्दर सुदूरपश्चिमको दार्चुलादेखि चट्टान कार्की दाजु। ए दार्चुलाबाट। म तपाईँलाई सोधेँ सुरुमा, प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिले भन्दा पनि बढी किन लाग्छ होला? सायद पहिलो अनुभव नै, सायद पहिलो मान्छेको पहिलो अनुभव नै त्यो पछिसम्म रहने भएकोले होला दाजु। त्यो मैले पछि भनेको धेरै लामो समयसम्म पनि त्यत्तिकै रहन्छ भनेको होइन, भर्खरै मात्र सम्बन्ध छुटेको त्यो आलो भने नि मैले अघि, त्यस्तो बेलामा चाहिँ हिजोको प्रेम सँगै रहँदा सम्बन्ध नछुट्दा भन्दा पनि बढी माया लाग्छ अरे कि, किन किन त्यस्तो हुन्छ? सायद दुई आत्माको मेल भएर एक अर्कालाई बिर्सन नसकिने भएकोले होला दाजु। एकअर्कालाई बिर्सन नसक्ने भएर एकदम त्यो औसत जवाब दिनुभयो, त्यति भित्रसम्म पनि तपाईँ जानु भएन, त्यति भएन भन्ने पनि भन्नु भएन। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। ल सुरु गर्छ है। आज भोलि मायामा पनि पार्टीको कुरा गर्छन्, आज भोलि मायामा पनि पार्टीको कुरा गर्छन्, इमान्दार सोझिन भई बाटीको कुरा गर्छन्, आज भोलि मायामा पनि पार्टीको कुरा गर्छन्, इमान्दार सोझी नभई बाठीको कुरा गर्छन्, एउटा प्रेमिकासँग तेरो कति छ प्रेमी सोध तिमी, आज भोलि मायामा पनि पार्टीको कुरा गर्छन्, इमान्दार सोझी नभई बाठीको कुरा गर्छन्, एउटा प्रेमिकासँग तेरो कति छ प्रेमी सोध तिमी, 40, 50 अनि 60 कुरा गर्छन्। हस् दाल, यस्ता धेरै कुराहरू भइदिन्छ प्रेममा, प्रेममा यस्ता धेरै कुरा भइदिन्छ, प्रेममा यस्ता धेरै कुरा भइदिन्छ, कति पुरा अनि कति अधुरा भइदिन्छ, प्रेममा यस्ता धेरै कुरा भइदिन्छ, कति पुरा अनि कति अधुरा भइदिन्छ, सङ्ख्यामा गन्ने धेरैले गर्दैनन्, सङ्ख्यामा गन्ने प्रेम धेरैले गर्दैनन्, यदि गर्छन् भने ती सम्बन्ध साँघुरा भइदिन्छ, यदि गर्छन् भने ती सम्बन्ध साँघुरा भइदिन्छ। मैले तपाईँलाई नमस्कार नै भन्न पाइनँ। अब आउने अरू साथीहरू चाहिँ एकैछिन मात्रै भए नि फोनमा अडिदिनु होला ल, मैले तपाईँहरूलाई जवाफ दिइरहँदा सुन्ने मान्छे तपाईँ भनिरहँदा तपाईँ हुनुको मजा बेग्लै हुन्छ। तपाईँ गइसक्नु भयो भने, हुन त सबै साथीहरूले सुनिरहनुहुन्छ, भए पनि जसलाई विशेष गरी जसलाई साक्षी राखेर भनिएको उहाँ नै नहुँदाखेरि अलिक हल्लो हुन्छ। 01-5260-646 यो नम्बर महिला साथीहरूको लागि, यसै गरी 01-5260-782 यो नम्बर पुरुष साथीहरूको लागि प्रयोग गरेर आउनुहोला। कार्यक्रम बहकिने मनमा आज हामी कुरा गरिरहेका छौँ, प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिले भन्दा पनि बढी छ किन लाग्छ होला, यो विषयमा कुरा गरिरहेका छौँ। हो सधैँ हाँसी हाँसी जिउन गाह्रो हुन्छ, देखाए नि रुवावासी जिउन गाह्रो हुन्छ। हो सधैँ हाँसी हाँसी जिउन गाह्रो हुन्छ, देखाए नि रुवावासी जिउन गाह्रो हुन्छ, शोकमग्न जिन्दगीका यादहरू पठाएर नगरन बदमासी जिउन गाह्रो हुन्छ, नगरन बदमासी जिउन गाह्रो हुन्छ। पोखरेल पुष्कर सहयात्री अर्घाखाँची पणेनाका मित्रको यो मुक्तक। अर्को पनि म वाचन गर्छु, यो चाहिँ फेसबुकमा प्राप्त भएका मध्येबाट उत्कृष्ट छ अन्तर्गत म वाचन गरिरहेको छु, एसएमएसको एक्सनपछि लिनेछु। फेरि पलाउँदैन आस टुटेपछि टुट्यो टुट्यो जस्तो शरीरबाट सास, टुटेपछि टुट्यो टुट्यो फेरि पलाउँदैन आस टुटेपछि टुट्यो टुट्यो जस्तो शरीरबाट सास, टुटेपछि टुट्यो टुट्यो न जोड्न मिल्ने रहेछ न फर्काउन मिल्ने सिसा र विश्वास, टुटेपछि टुट्यो टुट्यो सिसा र विश्वास, टुटेपछि टुट्यो टुट्यो। रामकान्त पौडेल पर्वतका मित्रको यो मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हेलो, हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म राउत चन्द्रनिकापुरबाट सृजना उफ्रेती। सन्चै हुनुहुन्छ? हजुर। प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिले भन्दा पनि बढी किन लाग्छ होला? ए, जुन कुरा आफूले गुमाइन्छ नि त्यसको अझै बढी महत्त्व हुन्छ, त्यसैले त्यस्तो हुन्छ जस्तो लाग्छ। त्यो गुमाएको कुराको चाहिँ झन् बढी महत्त्व हुन्छ है, त्यो मानवीय स्वभाव नै त्यही हो। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। धनको नाउँमा अरे यो जगत बेचिँदैछ, धनको नाउँमा अरे यो जगत बेचिँदैछ, हातको मैला कति तिक्छ फगत बेचिँदैछ, न बाउले छोरो भन्छ न छोरोले बाउ, धनको नाउँमा अरे यो जगत बेचिँदैछ, हातको मैला कति टिक्छ, फगत बेचिँदैछ, न बाउले छोरो भन्छ न छोरोले बाउ, पराईको निम्ति आफ्नै रगत बेचिँदैछ। धनको नाउँमा अरे यो जगत बेचिँदैछ, हातको मैला कति टिक्छ, फगत बेचिँदैछ। धन्यवाद। स्वयंलाई पनि बजारमा बेच्नेहरूको के कुरा, स्वयंलाई पनि बजारमा बेच्नेहरूको के कुरा, अनि आफैलाई अहमवादी लेख्नेहरूको के कुरा, स्वयंलाई पनि बजारमा बेच्नेहरूको के कुरा अनि आफैलाई अहमवादी लेख्नेहरूको के कुरा, सम्बन्ध निभाउन नजाने छ निभाइदिन्छन् उनीहरू, सम्बन्ध निभाउन नजाने छ निभाइदिन्छन् उनीहरू, राखी राखी घाँटीमा तरबार रेट्नेहरूको के कुरा, राखी घाँटीमा तरबार रेट्नेहरूको के कुरा। नमस्कार, छुटिन्छौँ। प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिलेभन्दा पनि बढी किन लाग्छ होला। 01-5260-646 महिला मित्रहरूले प्रयोग गरेर आउनुहोला, 01-5260-782 पुरुष मित्रहरूको लागि। रेडियोबाट मायाका गीत सुनाएर कथा बनाई हाम्रै चोखो प्रीत सुनाएर, रेडियोबाट मायाका गीत सुनाएर कथा बनाई हाम्रै चोखो प्रीत सुनाएर, मलाई कति रुवाउँछ हो ए गायकहरू, खाटो बसिसकेको त्यो अतीत सुनाएर, खाटो बसिसकेको त्यो अतीत सुनाएर। सरोज तिमल सिन्हा मरिन काफ्लेटार सिन्धुलीका मित्र हुनुहुन्छ। यो फागुन 1 गते विश्व रेडियो दिवस, त्यसैले पनि 6 मुक्तकमा फेसबुकबाट छानिने 6 मुक्तकमा 2 चाहिँ रेडियोसँग सम्बन्धित हामी लिएर आउने गरिरहेका छौँ, 4 चाहिँ अरू जस्तै। प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया अलिक बढी लाग्छ, स्वाभाविकै। अघि एकजना साथीले भने जस्तै हो कि मान्छे गुमाउँदाखेरि त्यो झन् बढी महत्त्व बढेको जस्तो लाग्छ, जे छ आफूसँग हिजो जे थियो त्यो झन् गुमाउँदा झन् बढी त्यसको महत्त्व भए जस्तो लाग्छ, किनकि त्यो आज छैन आफूसँग। हिजो आफूसँग हुँदा त्यति धेरै महत्त्व नलागेको जस्तो हुन्थ्यो या त्यति धेरै ध्यान नदिएको जस्तो पनि लाग्थ्यो, तर आज बढी महत्त्व लाग्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हजुर भाइ, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म रौतहटबाट मनोज गौतम। मनोजी, रौतहट कुन ठाउँ तपाईँको? रौतहट सिन्धुलीगढी। अनि प्रेम सम्बन्ध छुटेको केही समय हुन्छ, जब त्यो भर्खर भर्खर प्रेम सम्बन्ध छुट्दाखेरि हिजो प्रेम सम्बन्ध भइरहँदा जति धेरै माया लाग्थ्यो त्योभन्दा पनि बढी माया लागे जस्तो किन हुन्छ होला हामीलाई? मलाई त्यो जति पनि त्यो हराएको वस्तुहरू हुन्छ नि, हामीलाई त्यो हराएको वस्तुहरू एकदम जुन हराएर आफूले घुमाइसकेको वस्तुहरू एकदम महत्त्वपूर्ण लाग्छ हामीलाई, जुन आफ्नो साथबाट छुटिसकेपछि चाहिँ त्यो हुनाले नै भएको जस्तो लाग्छ, र आफूले गरेको त्यो पवित्र मायालाई भुल्न नसकेर हो कि जस्तो पनि लाग्छ। जे छैन आफूसँग त्यही महत्त्व है। हुन्छ, तपाईँको तपाईँको पनि मुक्तक राख्नुहोस् अब। हुन्छ, जस्तो राख्छ ल मुक्तक। हुन्छ हुन्छ। हो साथी कति कति पीर हुन्छ जिन्दगीमा, हो साथी कति कति पीर हुन्छ जिन्दगीमा, पीरहरू भित्रै झेलिएको जन्जिर हुन्छ जिन्दगीमा, हो साथी कति कति पीर हुन्छ जिन्दगीमा, पीरहरू भित्रै झेलिएको जन्जिर हुन्छ जिन्दगीमा, भुलौँ भनौँ याद आउँछ के हुन्छ होला खै, भुलौँ भनौँ याद आउँछ के हुन्छ होला खै, सामी हेर्दा मुटुभित्र तस्विर हुन्छ जिन्दगीमा, सामी हेर्दा मुटुभित्र तस्विर हुन्छ जिन्दगीमा। एउटा अचम्मको तकदिर भइदिनाले, एउटा अचम्मको तकदिर भइदिनाले, अनि भाग्य भन्ने चिज पनि स्थिर भइदिनाले, एउटा अचम्मको तकदिर भइदिनाले अनि भाग्य भन्ने चिज पनि स्थिर भइदिनाले जीवन बाँच्न पनि निकै गाह्रो पर्न सक्छ, जीवन बाँच्न पनि निकै गाह्रो पर्न सक्छ, मनमा अल्झिएको एउटा पीर भइदिनाले, मनमा अल्झिएको एउटा पीर भइदिनाले। नमस्ते, छुट्टिन्छौँ। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। साताको 6 उत्कृष्ट मुक्तक अन्तर्गत यो फेसबुकमा प्राप्त भएका मुक्तक अन्तर्गत 3 अझै बाँकी छन्, अनि एसएमएसमा प्राप्त भएका तीनवटा अझै वाचन गर्नु छ। अविरल आँसुधारा सुक्छ होला कहिलेसम्म, रोएरै त मलाई पनि पुग्छ होला कहिलेसम्म। अविरल आँसुधारा सुक्छ होला कहिलेसम्म, रोएरै त मलाई पनि पुग्छ होला कहिलेसम्म। बैगुनीलाई भुल्ने कोसिस सफल भएको छैन, अभागियो मेरो मुठु दुख्छ होला कहिलेसम्म, अभागियो मेरो मुठु दुख्छ होला कहिलेसम्म। भक्तराम पुन जुगार चार नेर्पा रोल्पा हाल साउदी अरबमा रहनुहुने मित्रको यो मुक्तक। अर्को पनि म वाचन गर्छु। विष्णु उजाड अछाम हाल धनगढीमा हुनुहुन्छ। सयमा सय कसको हुन्छ र सधैँलाई विजय कसको हुन्छ र, सयमा सय कसको हुन्छ र सधैँलाई विजय कसको हुन्छ र, अनिश्चित छ भोलि के हुनेछ, यात्रा आजै निश्चय कसको हुन्छ र, यात्रा आजै निश्चय कसको हुन्छ र। विष्णु उजाड अछाम हाल धनगढी। फोनमा आउनुहुने मित्रसँग म कुरा गर्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि तपाईँलाई पनि म सोध्छु, प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया हिजोभन्दा पनि बढी धेरै लागेको जस्तो किन लाग्छ होला? आफूले गरेको सुख माया पवित्र माया नै गुमाउनु पर्दा र आफूले त्यो मायालाई नै तिलाञ्जली दिनु पर्दाखेरि धेरै पीडा भएको जस्तो, आलो घाउमा जति पीडा हुन्छ नि पछि पुरानो भए पछाडि पीडा हुँदैन भने, त्यो आलो घाउमा चाहिँ धेरै पीडा हुन्छ नि, त्यही भएर होला भन्छु म। त्यो घाउमा जब खाटो बस्दै गएपछि पीडा कम हुन्छ, त्यसै गरी नि मनमा बसेको त्यो घाउमा, मनमा लागेको घाउमा पनि समयले लगाउने खाटोले पीडा कम हुँदै जान्छन् होला है, जान्छन् नै होला भन्नुहुन्थ्यो, त्यो सत्य नै हो। कतिपयलाई नलाग्न सक्छ अहिले भोगिरहँदा, तर बिस्तारै बिस्तारै क्रमिक रूपमा त्यसो हुन्छ। जसरी खुसीहरू स्थायी हुँदैनन्, त्यसै गरी पीडाहरू पनि स्थायी हुँदैनन्, क्रमिक रूपमा घट्दै जान्छ। तपाईँको मुक्तक सुनाउनुहोस् अब। लाग्छ मलाई हाँस्नु होइन रुनु नै हो जीवन, लाग्छ मलाई हाँस्नु होइन रुनु नै हो जीवन, अनि फेरि गन्तव्यमा नपुग्नु हो जीवन, लाग्छ मलाई हाँस्नु होइन रुनु नै हो जीवन, अनि फेरि गन्तव्यमा नपुग्नु हो जीवन। जित होइन हारको पनि सामना पो गर्नुपर्छ, जित होइन हारको पनि सामना पो गर्नुपर्छ, साँच्चै साँच्चै फेटे जस्तो नहुनु हो जीवन, साँच्चै साँच्चै फेटे जस्तो नहुनु हो जीवन। यति भन्छौँ तपाईँले रुनु नपरोस्, यति भन्छौँ तपाईँले रुनु नपरोस्, आफ्नो मान्छेसँग टाढा हुनु नपरोस्, यति भन्छौँ तपाईँले रुनु नपरोस्, आफ्नो मान्छेसँग टाढा हुनु नपरोस्। उल्झनहरू कति कति आउँछन् जिन्दगीमा, उल्झनहरू कति कति आउँछन् जिन्दगीमा, यादमा बसी उसको तस्बिर छुनु नपरोस्, यादमा बसी उसको तस्बिर छुनु नपरोस्। नमस्कार, छुट्टिन्छु। पूर्वदेखि पश्चिमसम्मको प्यार बोकेर त्यति मात्र कहाँ हो र सारा संसार बोकेर, पूर्वदेखि पश्चिमसम्मको प्यार बोकेर त्यति मात्र कहाँ हो र सारा संसार बोकेर, सधैँभरि आफ्नै रफ्तारमा यसरी आउँछौ तिमी, सूचना सङ्गीत मनोरञ्जन र समाचार बोकेर, सूचना सङ्गीत मनोरञ्जन र समाचार बोकेर। छवि बुढामगर सिद्धेश्वर साथ साउने पाल्पाका मित्रको यो मुक्तक रेडियोसँग सम्बन्धित। फेसबुक पेज कार्यक्रमको तपाईँले फेसबुकमा गएर बहकिने मन सर्च गर्नुहोला, BHAKINEMAN बहकिने मन, बहकिने टाइप गरेपछि एक स्पेस दिएर एमएएन मन टाइप गर्नुहोला। 81,500 भन्दा धेरैले लाइक गरिसकेको एउटा पेज आउँछ, त्यो पेजमा हामीले हरेक हप्ताको लागि एउटा स्ट्याटस राख्छौँ, त्यहाँ प्राप्त भएका मुक्तकहरूमध्येबाट 6 लिएर आउँछौँ कार्यक्रममा। र सँगै तपाईँ जो फेसबुकको पहुँचमा हुनुहुन्न, तपाईँहरूले मोबाइलबाट पनि मुक्तकमा सहभागिता जनाउन सक्नुहुन्छ। त्यसरी एसएमएसबाट प्राप्त भएका मध्येबाट हामी 3 लिएर आउने गर्छौँ, जसको लागि तपाईँले मोबाइलको म्यासेज बक्समा गएर त्यो म्यासेज टाइप गर्ने ठाउँमा गएर बहकिने मनको छोडकरी रूप बिएम टाइप गर्नुहोला। त्यो बिएम त्यो क्यापिटल लेटरमा टाइप गर्ने कि स्मल लेटरमा भनेर पनि मलाई केही साथीले सोध्नु भएको थियो, त्यो तपाईँले जेमा टाइप गर्नुभयो भने हुन्छ, तर सामान्यतया चाहिँ क्यापिटल लेटरमै टाइप गर्नुहोस्, त्यो राम्रो पनि देखिन्छ। बिएम टाइप गर्नुहोस्, बहकिने मनको छोडकरी रूप, एक स्पेस दिनुहोस्, मुक्तक टाइप गर्नुहोस्, अनि आफ्नो नाम र ठेगाना टाइप गरेर 7799 पठाउनुहोस्, 2779 पठाउनुहोस्। अनि प्राप्त भएका मध्ये 3 हामी लिएर आउँछौँ, म सर पढिहाल्छु। खुसीहरू दर्केर आउने भा, चौतारीमा पर्खेर आउने भा, खुसीहरू दर्केर आउने भा, चौतारीमा पर्खेर आउने भा, कति गजबको हुँदो हो मान्छेको जीवन, गएको मान्छे फर्केर आउने भा, गएको मान्छे फर्केर आउने भा। गणेश सिन्चुरी गाम तिन मैलाबन रोल्पाको मित्रको मुक्तक। अर्को मुक्तक अघि सार्छु, एसएमएस के हो यो पनि। प्यारको आधार स्तम्भ ढलाइदिन्छु भन्छे, मायाको निशानी मुटु जलाइदिन्छु भन्छे। प्यारको आधार स्तम्भ ढलाइदिन्छु भन्छे, मायाको निशानी मुटु जलाइदिन्छु भन्छे। खै के जल्न बाँकी अझै उसको नजरमा, खै के जल्न बाँकी छ अझै उसको नजरमा। उपहार आभा बालेर सलाइदिन्छु भन्छे, उपहार आभा बालेर सलाइदिन्छु भन्छे। लक्ष्मी प्रसाद भट्टराई अनुरञ्जन कालिका तिन कालीकोटका मित्रको यो मुक्तक। र अन्तिम मुक्तक यो एसएमएसमा प्राप्त भएकै तिनवटा मध्येको अन्तिम, यमुना राणा छेत्री अवालचिङ दुई सुर्खेतका मित्रको यो मुक्तक। यो देशको नक्सा कोरिन थालेपछि भूमिहरू जताततै चोरिन थालेपछि, यो देशको नक्सा कोरिन थालेपछि भूमिहरू जताततै चोरिन थालेपछि, जसङ्ग हुन्छ मन स्थिति जटिल छ, यस्तै घटना बारम्बार दोहोरिन थालेपछि, यस्तै घटना बारम्बार दोहोरिन थालेपछि। मुक्तको क्रम पनि यहीँ सकियो। कार्यक्रमको करिब अन्त अन्ततिर पनि आइपुगिसकेका छौँ। भित्ताको घडीले यतिखेर 9:50 गएर पनि 54 सेकेन्ड गएको देखाइसकेको छ। झन्डै 1 मिनट जति मात्रै अब हामी कुरा गर्छौँ, 1.5 मिनट मात्रै। प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया अलिक बढी लाग्छ, सधैँ त्यस्तै लागिरहँदैन, तर केही समयसम्म चाहिँ लाग्छ। किनकि त्यो सम्बन्ध भनेको यस्तो जटिल सम्बन्ध हो, त्यति बेला त्यो हिजोको माया आलै पनि हुन्छ, भर्खर छुट्दाखेरि उसँग छुट्नु परेको त्यो पीडा हुन्छ, र अरू कुनै व्यक्तिसँग पनि नजिकिसकेको हुँदैन मान्छे। याद गर्नुहोस्, प्रेम सम्बन्ध छुटेपछि क्रमिक रूपमा जब अर्को व्यक्तिहरू जिन्दगीमा आउँछन्, अरू अर्को व्यक्तिसँग नजिकिन पुगिन्छ, तब पीडाहरू क्रमिक रूपले कम हुन जान्छन्, त्यो बिस्तारै बिस्तारै घट्दै जान्छन्। यो शाश्वत सत्य हो। तपाईँ कति मान्नुहोला कति नमान्नुहोला, तर सत्य यही नै हो। जति धेरै पीडा अहिले हुन्छ छुट्दाखेरि, त्यति हुँदैन बिस्तारै, त्यो घट्दै जान्छ, र मान्छे पछि सामान्य अवस्थामा नै पुग्छ। हो, हिजो यस्तो सम्बन्ध थियो मेरो, त्यो छुट्यो, मनमा लाग्छ कता कता नमजा भयो, राम्रो भएन भनेर कुरा निकाल्दाखेरि मन दुखाउने आफ्नो ठाउँमा छ। तर आज जतिकै सबै कुरा छोडेर, कतिपयले नसा पिए जस्तो, नसा लिन थाले जस्तो गरेर सधैँ बस्दैन मान्छे, सम्हालिन्छ आफै, त्यस्तो अवस्थामा पुगिन्छ। त्यसैले आज जो प्रेम सम्बन्ध छुटेको छ, तपाईँहरूले त्यति धेरै दुःख मनाउ गर्नुपर्ने आवश्यकता छैन, त्यति धेरै चिन्ता लिने, संसार सकियो भन्नुपर्ने छैन, क्रमिक रूपमा त्यो पीडाहरू घट्छन्। यति मात्र भन्न खोजेको, र किनभने त्यति धेरै हिजो छुटेको बखर प्रेम छुट्दा हिजोभन्दा बढी माया उसको किन पनि लाग्छ भने, मान्छेको स्वभावै हो, गुमाएको चिज चाहिँ ठुलो लाग्छ, आफूसँग जे हुँदैन त्यो मान्छेलाई बढी लाग्छ, त्यो संसारको सबैभन्दा ठुलो जस्तो लाग्छ। त्यो एउटा हो भने, अर्को चाहिँ त्यो यस्तो जटिल अवस्थामा हुन्छ, एउटा हिजो भइरहेको टुटेको र अरू कुनै व्यक्तिसँगको निकटता नभएको सम्बन्ध, यी कारणहरूले गर्दा हुन सक्छन्, खैर हुन सक्छन्। यही भने कार्यक्रमको अन्तमा छौँ। बहकिनी मन, यतिन्जेल सुनिरहनु हुने तपाईँ सबैलाई धन्यवाद, पहिलोपटक सुन्नेलाई धन्यवाद, सधैँ सुनेर आइरहनु हुनेहरूलाई धन्यवाद। रेडियोको प्राविधिक कक्षमा बसेर यो रेडियो कार्यक्रम जोड्ने तपाईँ प्राविधिक साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियोसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता। सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलाबाट प्रेम सम्बन्ध छुटेको केही समयसम्म त्यो हिजोको मान्छेको माया पहिलेभन्दा पनि बढी किन लाग्छ भन्ने विषयमा आफ्नो विचार मुक्तकमा राख्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। सुरुमा त जे जे भन्यो सबै मानिदिन्छ, जब हात छुट्छ माया अन्तै तानिदिन्छ। सुरुमा त जे जे भन्यो सबै मानिदिन्छ, जब हात छुट्छ माया अन्तै तानिदिन्छ। यो मन भन्नु बडो अजीब छ साथी, गुमाएको कुरा बढी ठुलो ठानिदिन्छ, गुमाएको कुरा बढी ठुलो ठानिदिन्छ। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। Thank you.